बेलुकी छ बजेको सानीफेरी खबरमा स्वागत छ, म मनिष खड्का। यो खबर रेडियो सानीफेरी एफएम 98.2 मेगाहर्जका साथ रेडियो सानोभेरी .com मार्फत संसारभर प्रसारण भइरहेको छ। सुरुमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। भूकम्पपछिको पुनर्निर्माण प्राधिकरण विधेयकमाथिको छलफल अनिश्चितकालका लागि स्थगित। मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै रूपमा हेर्न नहुने नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईको भनाई। राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक स्थल रुकुमको डिग्री साई कुमारी मन्दिरमा आज तेस्रो दिनसम्म करिब 50,000 दर्शनार्थीले पूजापाठ तथा दर्शन गरे। अन्तिम दिन भोलि मन्दिरमा विशेष मेला लाग्ने। रुकुमको चाइना बगरबाट चौर जारी हुँदै नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक रात्री बस सल्यानमा दुर्घटना, 5 जना गम्भीर घाइते। रुकुमको चौर जारी सिँचाइ प्रणालीको सिँचाइ व्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता। र युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति 8 खेल हुने। हाम्रो देश यति बेला छिमेकी भारतले गरेको नाकाबन्दीको चपेटामा छ। तसर्थ नाकाबन्दी सङ्कटको सामना गर्न सामान्य अवस्थाको भन्दा कम खर्चमा दैनिकी चलाउने अधिकतम कोसिस गरौँ। खाना पकाउन एलपी ग्यासको सट्टा दाउरा कम लाग्ने आधुनिक चुलो प्रयोग गरौँ। यात्रा गर्दा निजी सवारी साधनको सट्टा सकेसम्म सार्वजनिक यातायातको प्रयोग गरौँ। आयातित इन्धनको खपत घटाऊ, आत्मनिर्भर बन्ने उपायको खोजी गरौँ। रेडियो सानीभेरीद्वारा जनहितमा जारी। जित्ने छैन नेपालीलाई नाकाबन्दीले, जित्ने छैन नेपालीलाई नाकाबन्दीले। अब पूरा खबर। भूकम्पपछिको पुनर्निर्माण प्राधिकरण विधेयकमाथिको छलफल अनिश्चितकालका लागि स्थगित भएको छ। व्यवस्थापिका संसदको विधायन समितिको आज बसेको बैठकमा पनि समझदारी जुट्न नसकेपछि अनिश्चितकालका लागि छलफल स्थगित गरिएको हो। सत्तापक्ष र प्रतिपक्षीय दुवैतर्फका सांसदहरूले राजनैतिक समझदारीका लागि अझै समय चाहिने भनेपछि अनिश्चितकालका लागि छलफल नै स्थगित गरिएको बताइएको छ। दुवै पक्षले समझदारीको लागि पटक पटक समय माग गरेका थिए। यो क्रम दशैं अगाडिबाट नै सुरु भएको थियो। समझदारीका लागि हालसम्म 6 वटा बैठक बसिसकेका छन्। सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विवादका कारण भूकम्प गएको 7 महिना बितिसक्दा समेत विधेयक पारित हुन नसकेको हो। विधेयक पारित हुन नसक्दा पुनर्निर्माण प्राधिकरण सम्बन्धी काम अघि बढ्न सकेको छैन। सरकारले विनियोजन गरेको बजेट थन्किएर बसेको छ। सरकारले विधेयक पारित नहुँदैसम्मका लागि राष्ट्रिय योजना आयोगलाई पुनर्निर्माणको जिम्मेवारी दिने निर्णय यसअघि नै गरेको थियो। राजधानीमा 2 दिनसम्म चलेको भेलाले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनाएको छ। 2 दिने भेलाको समाप्तिपछि आज नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई संयोजकका रूपमा प्रस्तुत हुनुभएको थियो। कार्यक्रममा नयाँ शक्ति निर्माण अभियानका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै रूपमा हेर्न नहुने बताउनु भयो। भट्टराईले मधेस आन्दोलनको राजनैतिक रूपमा र भारतको नाकाबन्दीलाई कूटनैतिक ढङ्गले हल गर्नुपर्ने बताउनु भयो। भारतले नाकाबन्दी गर्नुभन्दा 40 दिन पहिला नै मधेस आन्दोलन सुरु भएको भन्दै भट्टराईले आन्दोलन र नाकाबन्दीलाई एउटै नजरले हेरेर भ्रम फैलाउने काम भइरहेको टिप्पणी समेत गर्नुभयो। नयाँ शक्ति निर्माण अभियानले अब 75 वटै जिल्लामा अभियान थाल्ने समेत जनाएको छ। नेपालका लागि भारतीय राजदूत रञ्जित रायले मधेस आन्दोलन समाधानको एकमात्र विकल्प संविधान संशोधन भएको बताउनु भएको छ। नेपाल भारत मैत्री समाजले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भारतीय राजदूत रायले अहिले देखिएको समस्या समाधानको एकमात्र विकल्प संविधान संशोधन भएको बताउनु भयो। मधेसको समस्या राजनैतिक भएको भन्दै राजदूत रायले यसको समाधान पनि राजनैतिक रूपमै गर्नुपर्ने बताउनु भयो। आन्दोलन जति सक्दो छिटो समाधान हुनुपर्ने बताउँदै आन्दोलन लम्बिएमा जटिलता सिर्जना हुने राजदूत रायको भनाइ छ। 3 महिनाभन्दा लामो समयदेखि आन्दोलन हुनु र आन्दोलनमा दिनैपछि सहभागिता बढ्नुलाई हल्का रूपमा लिन नहुने उहाँको भनाइ छ। नयाँ संविधानमा आफ्ना भावना नसमेटिएका कारण मधेसवादी दल र थारू समुदाय आन्दोलनमा उत्रिएको भन्दै राजदूत रायले आन्दोलन अन्त्यका लागि सहयोग गर्न भारत तयार रहेको समेत बताउनु भएको छ। मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीको विरोधमा कलाकारहरूले आज राजधानीमा र्याली निकालेका छन्। चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानको आयोजनामा निकालिएको र्यालीमा सहभागी कलाकारहरूले मधेसी मोर्चाको आन्दोलनलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने बताएका थिए। देशको आन्तरिक समस्या समाधान नभएसम्म छिमेकीले पनि हेपी रहने भन्दै मधेसी जनताका जायज माग सम्बोधन गर्नुपर्नेमा कलाकारहरूको जोड रहेको थियो। उनीहरूले नेपालमाथिको हस्तक्षेप तत्काल बन्द गर्न भारत सरकारलाई आग्रह गरेका थिए। राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक स्थल रुकुमको डिग्रेस साईकुमारी मन्दिरमा आज तेस्रो दिन करिब 30,000 दर्शनार्थीले पूजापाठ तथा दर्शन गरेका छन्। मन्दिरमा पूजापाठ गर्नेको संख्या आज तेस्रो दिन बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै मन्दिरमा आज करिब 1,000 बढी बलि चढाइएको समितिले बताएको छ। आइतबारदेखि सुरु भएको पूजापाठमा अहिलेसम्म करिब 50,000 दर्शनार्थीले दर्शन गरेको र 1,500 बढी बलि दिइएको बताइएको छ। मन्दिरमा दर्शनका लागि रुकुमसहित छिमेकी जिल्लाहरू सल्यान, जाजरकोट, रोल्पा, दाङ, बाँके, बर्दिया लगायत जिल्लाबाट दर्शनार्थी पुगेको समितिका अध्यक्ष शिवकुमार शर्माले जानकारी दिनुभयो। डिग्री साईकुमारी मन्दिरमा पूजापाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ। डिग्री मन्दिरमा भोलि अन्तिम दिन विशेष मेला लाग्नेछ। यसअघि हरिबोधनी एकादशीदेखि कार्तिक शुक्र पूर्णिमासम्म 5 दिन लाग्ने मेला स्पर्श तिथि घटेका कारण 4 दिन मात्र लाग्न लागेको छ। मेलाको अन्तिम दिन भोलि डिग्रे मन्दिर परिसरमा भव्य मेला लाग्नेछ। यसैबीच रुकुमको सिस्ने गाविसमा पनि आजबाट साईकुमारी मेला सुरु भएको छ। गाविसको कुरा नम्बर 9 मा रहेको साईकुमारीको मन्दिरमा मेला सुरु भएको हो। आज दिउँसोदेखि सुरु भएको मेला भोलिसम्म लाग्नेछ। मन्दिरमा पूजापाठसहित बलि दिने गरिन्छ। पूजापाठको लागि सिस्ने तथा छिमेकी गाविसहरू पिपल, पोखरा, प्वाङ, जाङ लगायत गाविसका दर्शनार्थी मन्दिरमा पुग्ने गर्दछन्। आज रातभर मन्दिरमा मेला लाग्ने र भोलि बिहान नदीमा गई स्नान गरेपछि मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ। मन्दिरमा पूजा गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहेको हिमालय उच्चमावि ओख्रेना सिस्नेका प्रधानाध्यापक जनक केसीले जानकारी दिनुभयो। रुकुमको चाइना बगरबाट चौर जारी हुँदै नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक रात्रिबस सल्यानको माझकाँडामा दुर्घटना भएको छ। सिस्ने हिमाल बस समितिको N4K 7146 नम्बरको बस माझकाँडा 9 सिस्ने पातालमा सोमबार राति 12:15 दुर्घटना हुँदा 12 घाइते भएका छन्। घाइतेमध्ये 5 अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइते हुनेमा रुकुम पुर्तिमकाँडा 1 23 नरबहादुर पुन, 8 फिसकोट 9 47 मनवीर चन्द, बाँकी 12 बेलासपुरका रामकुमार गुप्ता, रामवरण चिडीमार र जमुना कछुवा मिया रहनु भएको छ। घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। गाडी सडकदेखि 30 तल खसेर रुखमा अड्किएको इलाका प्रहरी कार्यालय सल्ली बजारका असै सूर्य गुरुङले जानकारी दिनुभयो। तीव्र गतिका कारण गाडी घुम्तीमा नियन्त्रण हुन नसकी दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेकालाई प्रहरीले उद्धार गरेको थियो। गाडी चालक र सहचालक फरार रहेका प्रहरीलाई उद्धृत गर्दै सहकर्मी दुर्गा विष्टले खबर पठाएका छन्। सिँचाई विभाग र जल उपभोक्ता समिति विजेश्वरी रुकुमबीच चौरजारी सिँचाई प्रणालीको सिँचाई व्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। औपचारिक कार्यक्रमका बीच सिँचाई विभागका महानिर्देशक माधव बेलवासे र जल उपभोक्ता समिति विजेश्वरी चौरजारीका अध्यक्ष पदम बहादुर बुढाले हस्ताक्षर गर्नुभएको हो। 2034 सालमा निर्माण गरिएको चौरजारी टार सिँचाई नहर मर्मतका लागि नेपाल सरकार र एसियाली विकास बैङ्कको 22,67,936 बराबर रकम लगानी गरिने बताइएको छ। कृषकहरूको 40 लाख बराबरको श्रमदान गर्नुपर्ने तथा जल उपभोक्ता समितिले 6,62,000 नगद धरोटी राख्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ। सुरक्षित मुहान निर्माण 1,032 मिटर नयाँ कुलो नाइनिङ 54 आउलेट 2 भवन मर्मत 354 मिटरमा तार जाली राख्ने लगायतका कामहरू गर्नुपर्नेछ। चौरजारी टार सिँचाइले सेतीगाड, डाब, चौर, थापाचौर, चौरजारी लगायतका फाँटको 600 हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ। 19.5 किलोमिटर लम्बाइ रहेको नहर जीर्ण बनेका कारण जग्गा बाँझो हुन थालेपछि कृषकहरूले नहर मर्मतका लागि जग्गा नहर मर्मतका लागि माग गर्दै आएका थिए। 2.5 वर्षभित्र काम सम्पन्न भइसक्ने बताइएको छ। जल उपभोक्ता समिति विजयश्वरी चौरजारीका अध्यक्ष पदम बहादुर बुढाको अध्यक्षता रहेको कार्यक्रममा सिँचाई मन्त्रालयका सचिव अनुप कुमार उपाध्यायको प्रमुख अतिथिता रहेको थियो। त्यसै गरी सिँचाई विभागका महानिर्देशक माधव बेलवासे, उपनिर्देशक अशोक सिंह र वासुदेव लोहनी, एसियाली विकास बैङ्कका प्रतिनिधि दीपक बहादुर सिंह, सिँचाई विभाग मध्यपश्चिमका क्षेत्रीय प्रमुख प्रकाश चन्द्र पोखरेल, सिँचाई डिभिजन रुकुमका प्रमुख दिनेश रजौरियाको पनि आतिथ्यता रहेको थियो। समुदाय व्यवस्थित सञ्चित कृषि क्षेत्र आयोजना प्रमुख कौशल कुमार शाह, सिनियर डिभिजन इन्जिनियर दिनेश भट्ट, इन्जिनियर अल्फा सुवेदीको पनि कार्यक्रममा आतिथ्यता रहेको बताइएको छ। राजनैतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि, कृषक, पत्रकार लगायतको समेत उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समुदाय व्यवस्थित लक्षित कृषि क्षेत्र आयोजनाका परामर्शदाता सुशील सुवेदीले गर्नुभएको सहकर्मी शेरप्रसाद ढकालले खबर पठाएका छन्। रुकुमको प्रतिम काना 4 गठित तिलापहाड सामुदायिक संस्थाका सदस्यहरूका लागि सञ्चालन गरिएको 3 दिने शिव विकास तालिम सम्पन्न भएको छ। गरिबी निवारण कोषको आर्थिक सहयोग तथा डिप्रोक्स नेपालको आयोजनामा तालिम सञ्चालन गरिएको हो। समूहमा आबद्ध सदस्यहरूलाई कृषि तथा पशुपालन सम्बन्धी विभिन्न सिप सिकाई आय आर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले बताएको छ। तालिममा पशुपालन, कृत्रिम गर्भधारण, तरकारी खेती, गोडमेल तथा भण्डारण गर्ने तरिकाको बारेमा सिकाइएको छ। तालिमको सहजीकरण डिप्रोक्स नेपालका कृषि जेटिए हिमाल बहादुर साई, भेटेनरी जेटिए वीरेन्द्र महतारा र सामाजिक परिचालक नरबहादुर महताराले गर्नुभएको थियो। समूहका 45 जनाको सहभागिता रहेको तालिमको एक कार्यक्रमका बीच समापन गरिएको हो। संस्थाका अध्यक्ष अभिराम सुनारको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा जनज्योति प्राविका प्रधानाध्यापक नवीन महताराको प्रमुख अतिथिता रहेको थियो। कार्यक्रममा जनज्योति प्राविका शिक्षक निम बहादुर विक, रिम बहादुर बिसी लगायतको पनि उपस्थिति रहेको थियो। समूहकी सदस्य पम्पी विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन डिप्रोक्स नेपालका सामाजिक परिचालक नरबहादुर महताराले गर्नुभएको स्थानीय मोहन बिसीले जानकारी दिनुभयो। रुल्पाका बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा निर्माण गरिएको प्रतीक्षालयको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीसँगको साझेदारीमा बेपत्ता पार व्यक्तिका परिवारलाई एकीकृत मनोसामाजिक सहयोगका लागि हातेमालो कार्यक्रम अन्तर्गत निर्माण गरिएको उक्त प्रतीक्षालयको उद्घाटन गरिएको हो। 1,50,000 लगानीमा जिल्ला अस्पताल रेउगाको हाताभित्र निर्मित उक्त प्रतीक्षालयको प्रमुख जिल्लाधिकारी मित्रलाल शर्माले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा रेडक्रस रुल्पाका सभापति नौल सिंह पुनको अध्यक्षता र किशोर कुमार आचार्यको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमको सञ्चालन हातेमालो कार्यक्रमका सुपरभाइजर लक्ष्मण विकले गर्नुभएको बताइएको छ। 2051 साल फाल्गुन 1 2063 मङ्सिर 1 सशस्त्र द्वन्द्वका क्रममा रुल्पा जिल्लामा बेपत्ता व्यक्तिहरूको सम्झनामा प्रतीक्षालय निर्माण गरिएको हो। जिल्लामा 68 बेपत्ता मध्ये 1 घर फर्केको र अझै 67 बेपत्ता रहेको बताइएको छ। जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनामा नगरस्तरीय खेलकुद विकास समिति गठन गरिएको छ। सुधीर थापाको अध्यक्षतामा 13 समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा खगेन्द्र साई, सचिव भुवन भट्ट र कोषाध्यक्षमा थमन विष्ट रहनुभएको छ। यस्तै सदस्यहरूमा सुनिल नगरकोटी, किरण सुनवार, तारा बहादुर थापा, जित बहादुर बस्नेत, एलिजा शाही, सुमन थापा, दीपक बुढा, अञ्जना सिंह र शर्मिला राणा रहनुभएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जयराम सिंह विजयको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष युवराज ले गर्नुभएको थियो। अब खेल खबर। युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति 8 खेल हुँदैछन्। 5 चरणका यी खेलपछि समूह चरणमा माथि उक्लने अधिकांश टोलीको टुङ्गो लाग्नेछ। आज राति स्पेनको बार्सिलोनाले इटालीको एसएस रोमासँग भिड्दा यही समूहको अर्को खेलमा रोमानियाको बाते बोरी सोब र जर्मनीको बायर लिभर कुजेन भिड्नेछन्। यसै गरी समूह एफका खेलमा इङ्ल्यान्डको आर्सेनल र क्रोएसियाको डाइनोमो जाग्रेब तथा जर्मनीको बायर म्युनिक र ग्रिसको ओलम्पियाको आमने सामने हुनेछन्। इङ्ग्लिस क्लब चेल्सीले आज राति इजरायलमा हुने खेलमा स्थानीय टोली मकाबी तेल अबिबसँग प्रतिस्पर्धा गर्नेछ। यही समूहको अर्को खेलमा पोर्चुगलको एएफसी पोर्ट र युक्रेनको डाइनोमो किव भिड्नेछन्। उता समूह एचका खेलमा रुसको जेनिथ र स्पेनको भ्यालेन्सिया तथा फ्रान्सको ओलम्पिक लियो र बेल्जियमको गेन्ट भिड्नेछन्। युरोपियन च्याम्पियन्स लिग फुटबलमा अहिलेसम्म स्पेनको रियल मड्रिड, इङ्ल्यान्डको म्यान्चेस्टर सिटी र रुसको जेनिथ लिग चरणबाट छनौट हुँदै राउन्ड अफ 16 पुगिसकेका बताइएको छ। यिनै खबरसँगै हामी सानी फेरी खबरको अन्तिममा आएका छौँ। बिदा लिनुअघि मुख्य खबर शीर्षकहरू फेरि एकपटक। भूकम्पपछिको पुनर्निर्माण प्राधिकरण विधेयक माथिको छलफल अनिश्चितकालका लागि स्थगित। मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै रूपमा हेर्न नहुने नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईको भनाई। राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक स्थल रुकुमको डिग्रे साई कुमारी मन्दिरमा आज तेस्रो दिनसम्म करिब 50,000 दर्शनार्थीले पूजापाठ तथा दर्शन गरे। मेलाको अन्तिम दिन भोलि मन्दिरमा विशेष मेला लाग्ने। रुकुमको चाइना बगरबाट चौरजारी हुँदै नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक रात्रिबस सल्यानमा दुर्घटना, 5 गम्भीर घाइते। रुकुमको चौरजारी सिँचाइ प्रणालीको सिँचाइ व्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता। र युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति 8 खेल हुँदै। हवस् त, सानी फेरि खबर यही सकिन्छ। मुख्य खबरहरू आरएसबी स्पेस न्युज टाइप गरी 7799 एसएमएस गरेर मोबाइल सेटमा प्राप्त गर्न सक्नुहुनेछ। तपाईँले हाम्रो प्रसारण रेडियो सानोभरी .com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। हरेक घन्टा ताजा र स्वतन्त्र समाचारको लागि रेडियो सानी फेरि सुन्दै गर्नुहोस्। नमस्कार।